सन् नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम पप ग्यालरीको आजको एपिसोडमा लिएर म उपस्थित भइसकेको छु। तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। वेल फ्रेन्ड, एभ्री सटरडे आफ्टर 1 PM अर्पण खबरपछि तपाईँको माझमा रहनेछौ प्रोग्राम पप ग्यालरीको यो श्रृङ्खलामा पनि आज तपाईँको माझमा रहेर कहाँ कहाँ कस्ता कस्ता साङ्गीतिक कार्यक्रमहरू रहे सोको जानकारी दिनेछु अनि डिजे एकजना डिजेको बारेमा पनि म तपाईँको माझमा सठिक इन्फर्मेसन राख्छु। तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो फर एभर एन्ड फर अल रेडियो अर्पण 104.5 मेगाहर्ज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.np बाट। यो दुईवटा माध्यमबाट तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। आज पनि म तपाईँको माझमा चारवटा नेपाली पप संगीतले मनोरञ्जन दिने भरपूर प्रयास गर्नेछु। सँगसँगै मसँग आज डिजे जोनमा डिजे कर्लीको बारेमा कुराकानी रहेको छ भने धरानमा दीप र सबिनको प्रस्तुति कस्तो रह्यो सोको बारेमा जानकारी दिन्छु। सँगसँगै खम्बुले स्टेज तताए, धरानको एउटा स्टेजमा एक किसिमको आगो लगाएका छन् खम्बुले, सोको बारेमा पनि जानकारी दिन्छु भने गीत लिक भएपछि जेनिफर लोपेज, हुन त यो थोरै आउट अफ ट्र्याक हो, इङ्ग्लिस भर्जनमा गाइने गायिका हुनुहुन्छ जेनिफर लोपेज, उसको एउटा सङ आउट भएको छ, लिक भएको छ, जुन चाहिँ विमोचन हुनुभन्दा अगाडि नै मार्केटमा आइसकेको छ, सोको बारेमा जानकारी दिन्छु। तर त्योभन्दा अगाडि पप ग्यालरीमा तपाईँको लागि फर्स्ट नेपाली पप सङ प्ले आउट गर्छु, राजेश पायल राईको भोकलमा रहेको सङ दर्शन नमस्ते एल्बमको टाइटल सङ दर्शन नमस्ते, अबको क्रममा केवल तपाईँको लागि। जुटेदेखि आज बल्ल बल्ल भेड भो, हिजो जुटेदेखि आज बल्ल बल्ल भेड भो, बाँचियो कसरी धेरै पछि भेड भो, बल्ल बल्ल भेड भो, दर्शन नमस्ते हे बल्ल बल्ल भेड भो, दर्शन नमस्ते लौता खालाई आँखैको दर्शन नमस्ते, लौटो ठलाई ओठैको दर्शन नमस्ते, दर्शन नमस्ते हो, दर्शन नमस्ते हो, धेरै पछि भिड्नु दर्शन नमस्ते हे बल्ल बल्ल भेड्नु दर्शन नमस्ते। Thank you. ओके, राजेश पायल राईको भोकलमा रहेको दर्शन नमस्ते एल्बमको टाइटल सङ दर्शन नमस्ते तपाईँको लागि प्ले आउट गरिसकेका छौँ फर्स्ट नेपाली सङ अन पप ग्यालरीमा। अब भने पप ग्यालरीमा म तपाईँको लागि डिजे जोनतर्फ लागेको छु। डिजे जोनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका एकजना डिजेको बारेमा सठिक इन्फर्मेसन दिन्छु। कपाल कर्ली भएकाले 31 वर्षीय सुदीप श्रेष्ठको लागि साथीभाइले नाम जुराइदिए कर्ली। डिजे कर्ली मंगल बजार ललितपुरका स्थायी बासिन्दा हुन्। उनी धेरै जसो हाउस म्युजिक बजाउँछन्। उनले आफ्नो डिजेइङ यात्रा सन 2005 प्रारम्भ गरेका थिए। साउन्ड सिस्टममा काम गर्दा उनले बेङ्गलोरबाट आएका डिजे निलबाट डिजेइङ सिक्ने मौका पाए। श्रेष्ठ सानैदेखि सङ्गीतमा रुचि भएर यसतर्फ लागेको बताउँछन्। यसअघि उनी गिटार बजाउँथे। श्रेष्ठ डिजे राजु, डिजे बी म्यान, डिजे रूपेश तथा डिजे शिशिरबाट प्रभावित रहेका छन् भने विदेशीमा अफ्रोज्याक, चकी, बास ड्रागरबाट प्रभावित भएको उनी बताउँछन्। श्रेष्ठले राजधानीका थुप्रै स्थानमा आफ्नो कला देखाइसकेका छन् भने धरान र पोखरामा पनि पुगेका छन्। हाल उनी दरबार मार्ग स्थित भिन्टेज क्याफे एन्ड पवन रेसिडेन्स डिजेमा छन्। उनको सम्झना लायक पार्टी मंगल बजारमा लक्ष्मी पूजाको अवसरमा आयोजित पार्टी हो, जहाँ हजारौं दर्शकले उनको डिजेइङमा नाचेका थिए। उनी आफ्नो पारिश्रमिक अवस्था हेरेर तय हुने बताउँछन्। श्रेष्ठको विचारमा डिजे भनेको अरूलाई मनोरञ्जन गराउन सक्ने व्यक्ति हो, संगीत समायोजन गरेर आनन्द दिन सक्नु नै एउटा डिजेको सफलता हो भन्छन्। डिजे कर्लीलाई साथी बनाउन फेसबुकमा www.facebook.com/simplyrough simplyrough टाइप गरी रिक्वेस्ट सेन्ड गर्न सकिन्छ। कुनै इभेन्टहरू गर्दै हुनुहुन्छ भने पनि फेसबुक मार्फत नै तपाईँ डिजे कर्लीलाई आफ्नो इभेन्टमा बोलाउन सक्नुहुन्छ, जहाँ एउटा साङ्गीतिक माहौलको एउटा सिर्जना हुन्छ, जहाँ ननाचे पनि नाचौँ नाचौँ वातावरण चाहिँ डिजे कर्लीले गर्दैछन्। वेल फ्रेन्ड, डिजे कर्लीको सठिक इन्फर्मेसन तपाईँको माझमा राख्यो भने यहाँनिर मलाई एउटा प्रसङ्ग जोड्नै मन लागेको छ जेनिफर लोपेजको बारेमा। हलिउड नायिका तथा गायिका जेनिफर लोपेज आफ्नो नयाँ गीत इन्टरनेट मार्फत लिक भएकोमा निकै नै चिन्तित छन्। उनको नयाँ गीत फर्स्ट लभ औपचारिक रूपमा सार्वजनिक हुनु अघि नै अनलाइन मार्फत लिक भएको हो। फर्स्ट लभ जेनिफरको आगामी एल्बमको सबैभन्दा नयाँ गीत हो। शीर्षक राख्न बाँकी रहेको उक्त एल्बम आगामी जुन 17 दिन विमोचन हुने कार्यक्रम छ। लिक भएको प्रेम गीतमा लोपेजले जीवनसाथीको खोजी गरेको भावना व्यक्त गरेको छैन। हुन त आजभोलि इन्टरनेटको जमाना छ, आफ्नै साथी भाइबाट पनि यसरी गीतहरू लिक हुने क्रम नेपालमा मात्रै नभइकन अन्यत्र पनि रहेछ भन्ने कुरो चाहिँ यहाँनिरबाट थाहा हुन्छ। वेल फ्रेन्ड, अब भने तपाईँको माझमा नेक्स्ट सङ प्ले आउट गर्छु। नेक्स्ट सङ रहेको छ ड्रिम गर्ल, कन्दरा ब्यान्डको वर्षौंपछि एल्बममा समावेश गरिएको सङ ड्रिम गर्ल। यसपछि भने हामी सर्ट कमर्सियल ब्रेक तर्फ पनि लाग्छौँ। ब्रेक फेरि पनि आउनेछौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनु होला। कस्ती रुखी खाने तिमी आफ्नो बनाउँछै मन हुने हर पल मुटु चस्किरहने कुनी के हुने ओ ड्रीम गर्ल ओ ड्रीम गर्ल ओ ड्रीम गर्ल ओ ड्रीम गर्ल ओ ड्रीम गर्ल ओ ड्रीम मलम लगाउँछौ रातभरिको नींद उडाई सपना किन देखाउँछौ तिमी नै खाऊ बनाए तिमी नै मलम लगाउँछौ रातभरिको नींद उडाई सपना किन देखाउँछौ ड्रीम गर्ल ड्रीम गर्ल ड्रीम गर्ल ड्रीम गर्ल ड्रीम गर्ल फूल जस्तै नरम तिमी जुन जस्तै शरम पनि लाग्दछ मलाई अझै कुनै के हो तिमी ओ फूल जस्तै नरम तिमी जुन जस्तै शरम पनि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 0556603141, एम्बुलेन्स 9845564222। म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर। गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु, केयु, पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा 8, 9 र 10 फेल भएकाहरूले एसएलसी दिन पाइने, लेडिजलाई लेडिज शिक्षकले नै पढाइने, कक्षा 11 नपढी सिधै कक्षा 12 को परीक्षा दिन पाइने, 2065 सालदेखि 2069 सालसम्मको एसएलसीको प्रश्न पत्रहरूको हल गराई हरेक हप्ता जाँच लिइने, 100% पासको ग्यारेन्टी साथै इङ्ग्लिस, कोरियन, जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू, बेसिक कम्प्युटर कोर्स, डिप्लोमा, एकाउन्टिङ प्याकेज, हार्डवेयर, नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ। सम्पर्क एटिट्युड मल्टी लर्निङ एकाडेमी खैरेनीसार पर्सा, नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, फोन 0556583303, मोबाइल 9842640174। आयो आयो होइन के आयो के हुनु नि, प्रविधिको विकास सँगै 10 वाटबाट चल्ने फोटोकपी मेसिन आयो नि। होइन यो कहाँ पाइन्छ? एसटिसी नेपाल पिपले चितवनमा। फोटोकपी मेसिन 10 वाटबाट चल्ने, हेटोडादेखि काउसती सम्मको लागि किस्ता बन्दी सेवा लगायत फोटो प्रिन्टर, फोटो पेपर, कार्ट्रिज, इङ्क, कप, टी सर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क एसटिसी नेपाल पिप्ले चितवन, प्रोपाइटर प्रकाश शिवाकोटी, मोबाइल 9845453349 र 9806845700। पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस, मोबाइल नम्बर 9845553191, हेटोडा सम्पर्क मनोकामना फ्लेक्स, मोबाइल नम्बर 9845071258। ए दिलो, पक त पक, हस्याङ खस्याङ गर्दै हिँडेका छस्, कता हो? सगरमाथा। ए केटा हो, हेर्न हँसाउँछ यसले पनि, यो यति बेला अनि सगरमाथा। ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र, लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो, आजसम्म चलाइरहेको छ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ।

हो तिम्रो नाम कहाँ होला घर बार कहाँ होला गाउँ सिमल चुली पल्लो पछि सेङसेङ गर्ने गोला सिमल चुली पल्लो पछि सेङसेङ गर्ने गोला लुकी चोरी लाउँछु माया लुकी न भन्नु होला लुकी चोरी लाउँछु माया लुकी न भन्नु होला सिमल चुली पल्लो पछि सेङसेङ गर्ने गोला पानी पर्यो पन्धारेमा काम लाग्यो गरममा पानी पर्यो पन्धारेमा काम लाग्यो गरममा जता हेर माया मात्रै कहिले लगु घरमा जता हेर माया मात्रै कहिले लगु घरमा पानी पर्यो पन्धारेमा काम लाग्यो गरममा औटी लैजाउ चिनो फुल दिए ओलाई जाला औटी लैजाउ चिनो फुले पापु लागला है यो सोझो ठिटो फुले पापु लागला है यो सोझो ठिटो कहाँ होला घर बार कहाँ होला गाउँ कर्म ब्यान्डको सङ्ग लागिराखे ब्युटिफुल केही पुरानो तर निकै नै मन पराइएको सङ्ग कहाँ होला गरबार मलाई पनि निकै राम्रो लाग्छ अझै पनि एउटा सङ्ग तपाईँको लागि छ नहेर मलाई कर्के नजरले कसको त्यो तपाईँले पनि गेस गरिसक्नुभयो होला तर त्योभन्दा अगाडि तपाईँको लागि धरानमा भएको इभेन्टको बारेमा कुराकानी गर्छु कला र सङ्गीतको संरक्षण हाम्रो अभियान नारासहित धरान सङ्गीत प्रतिष्ठानले गत शनिबार धरान सङ्गीत साँझ 2071 सम्पन्न गरेको छ कार्यक्रममा दीप श्रेष्ठ सबिना राई अन्जु राई सँगै पवन राई मनोज मोते प्रकृति थुलुङ आउटसाइडर ब्यान्ड आदिले गीत प्रस्तुत गरेका थिए धरानबाट साङ्गीतिक यात्रा प्रारम्भ गरेका सङ्गीत कर्मीहरूको संगठनका रूपमा स्थापित प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा सबिन राई र दीप श्रेष्ठले आफ्ना चर्चित गीतहरू गाएका थिए हुन त यति बेला हरेक कुरा धरानकै पक्षमा छ जस्तो लाग्छ 2014 मेस नेपाल पनि धरानबाटै भएको छ र अर्को कुरा गर्छु धरानमै रहेको इभेन्टको खम्बु गायक तथा संगीतकार विनोद खम्बुले गत शनिबार इटरीका श्रोतामाझ आफ्ना करिब आधा दर्जन गीत प्रस्तुत गरे उक्त अवसरमा गायक खम्बुले श्रोताहरूलाई संगीतको स्वाद चखाएका थिए कार्यक्रममा गायक खम्बुलाई गायिका हर्षु राईले साथ दिएकी थिइन् कार्यक्रममा गायक रोशन राई पदम राई तथा राजेश किरातीले पनि आफ्ना गीतहरू प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए एउटा माहौल बनाएका थिए वेल फ्रेन्ड हामी पप ग्यालरीको लास्ट लास्टमा आइसकेका छौँ कार्यक्रम कस्तो लागिरहेको छ तपाईँलाई राम्रो लागेको छ साथीभाइलाई सुन्न भनिदिनु नराम्रो लागेको छ 055-363-332 अनि 055-363-333 के कसरी राम्रो बनाउन सकिन्छ सुझाव सल्लाह दिनुहुन्छ भन्ने पूर्ण आशा लिएको छु विश्वास लिएको छु र अब भने कार्यक्रमबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ